स्वागत छ, म ध्रुवराज खनाल, स्थानीय समाचार विस्तारमा। चितवनको भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उपयोगपछि फिर्ता पठाएको रेडियोधर्मी पदार्थ राजधानी लैजाँदै गर्दा बाटै बाटो हराएको छ। क्यान्सर रोगीको उपचार उपकरण ब्रेकी थेरापी मेसिनमा प्रयोग हुने स्रोत सोर्स इरेडियम 192 नारायणगढ़देखि कलंकी बीचको राजमार्गबाट बेपत्ता भएको हो। हराएको पदार्थ सेतो बाल्टिनमा छ। बाल्टिनभित्र राखिएको स्रोत स्टीलको तार जस्तो छ। करिब 15 किलोको बाल्टिनको बाहिर रेडिएसनको चिन्ह रहेको छ। हराएको रेडियोधर्मी पदार्थबाट उत्पन्न हुने विकिरण घातक हुने भएकाले अस्पतालले खोजी गर्न प्रशासनलाई आग्रह गरेको छ। विकिरणको सम्पर्कमा आउने व्यक्तिको अंग भंग वा क्यान्सर हुन सक्ने भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। यसको प्रत्यक्ष सम्पर्कबाट टाढै रहन उनीहरूले सर्वसाधारणलाई आग्रह पनि गरेका छन्। बाल्टिन बन्द छ भने केही हुँदैन, तर फुटाएमा उक्त पदार्थबाट उत्पन्न विकिरणको सम्पर्कमा आउने व्यक्तिलाई ठूलो असर गर्छ। अस्पतालका मेडिकल फिजिसिस्ट प्रद्युम्न प्रसाद चौरसियाले भन्नुभयो, स्रोतलाई हातमा राख्यो भने हातै रातो हुन्छ, पोल्न थाल्छ र विकिरण शरीरमा पसेर घातक प्रभाव पार्दछ। स्रोत खुल्ला ठाउँमा राखियो भने विकिरणको प्रभाव करिब 10 मिटर परसम्म रहने व्यक्तिलाई पनि हानि पुर्याउन सक्ने उहाँले बताउनुभयो। यो विकिरण 380 किलो इलेक्ट्रोन भोल्टको गामा किरण हो। खुल्ला ठाउँमा रहँदा करिब 4-5 वर्षपछि मात्र यसको प्रभाव घट्छ। उहाँले भन्नुभयो, इरेडियम 192 को आधा आयुकाल 74 दिनको हुनेछ। अस्पतालका लागि यो स्रोत बेल्जियमबाट ल्याइएको थियो। उपचारमा उपयोगपछि प्रक्रिया पूरा गरी कुरियर मार्फत राजधानी हुँदै बेल्जियम नै पठाउन लागेको चौरसियाले बताउनुभयो। हराएको 9 दिनपछि मात्र आयात निर्यातमा संलग्न कार्गोले जानकारी गराएको पनि उहाँले बताउनुभयो। स्रोत वैशाख 8 गते कुरियर मार्फत काठमाडौँ हुँदै बेल्जियमका लागि पठाइएको थियो। युद्धकाल होस् या शान्तिकाल, चितवन पार्टीको नेतृत्वमा रहेका एकीकृत नेकपा माओवादीका केन्द्रीय अध्यक्ष प्रचण्डका नातेदारहरूलाई मतदानबाट पहिलो पटक जिल्ला नेतृत्व चुन्दा भने झड्का लागेको छ। चितवन जिल्ला सम्मेलनमा उहाँका नाता सम्बन्धितहरू कमजोर देखिएका छन्। एकीकृत नेकपा माओवादी चितवनको 6ौं जिल्ला सम्मेलनमा जिल्ला कार्य समिति र राष्ट्रिय सम्मेलन प्रतिनिधिका लागि निर्वाचन भएको थियो। बुधबार घोषित मत परिणाम अनुसार जिल्ला कार्य समितिमा चित्रबहादुर श्रेष्ठले सर्वाधिक 400 मत पाउनुभयो। कुल 496 जना प्रतिनिधि रहेकोमा 479 जनाले 38 जना जिल्ला कार्य समिति चयनका लागि मतदान गरेका थिए। निर्वाचित 38 जनाबाट पदाधिकारीहरू चयन हुनेछन्। सर्वाधिक मत पाएका श्रेष्ठ अध्यक्ष पदका दावेदार पनि हुनुहुन्छ। अध्यक्ष पदका अर्का दावेदार घनश्याम दाहालले 297 मत पाउनु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालका नातेदार समेत रहेका घनश्याम मत परिणाम अनुसार 8ौं स्थानमा हुनुहुन्छ। उहाँ सशस्त्र संघर्षका बेला मात्र नभएर दोस्रो पटक भएको संविधान सभा निर्वाचनसम्म पनि जिल्लामा पार्टीको नेतृत्व गर्नुभएको थियो। मत परिणाममा कमजोर देखिए पनि उहाँले अध्यक्षको दावी छाड्नु भएको छैन। पार्टीको राष्ट्रिय सम्मेलन पछाडि जिल्ला पदाधिकारीहरूको चयन हुने एक नेताले जानकारी दिएका छन्। वैचारिक रूपमा श्रेष्ठ पनि अध्यक्ष पुष्पकमल दाहाल पक्षकै हुनुहुन्छ, तर केन्द्रीय अध्यक्षसँगको नाता सम्बन्धका कारण घनश्यामले अध्यक्षमा दावी गरेका नेताहरूको भनाइ छ। जिल्ला सम्मेलनबाट निर्वाचित 38 जनाको बैठकले जिल्ला अध्यक्ष सहित उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्ष तोक्नेछ। सहमति जुट्न नसके पदाधिकारीका लागि पनि 38 जनाले मतदान गर्नेछन्। यसअघि पार्टीको जिल्ला सेक्रेटरी रहेका रमेश रेग्मी निर्वाचनमा 5ौं नम्बरमा रहनु भएको छ। चितवनमा एकीकृत माओवादीभित्र अध्यक्ष दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराई तथा नारायण काज श्रेष्ठ पक्षधर समूह रहेको छ। अध्यक्ष पक्ष मजबूत देखिए पनि अरू दुई पक्षबाट पनि राम्रै संख्यामा प्रतिनिधित्व हुन सकेको माओवादी स्रोतको भनाइ छ। चितवनबाट 22 जना राष्ट्रिय सम्मेलन प्रतिनिधि चुनिएका छन्, जसमा खोशीराम पाखरिनले सर्वाधिक 418 मत प्राप्त गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहालले 384 मत प्राप्त गरी 5ौं हुनुभएको छ। नारायण दाहाल दोस्रो संविधानसभा निर्वाचनपछि उहाँलाई पार्टीको जिल्ला संयोजक तोकिएको थियो। रामपुरमा सोमबार उद्घाटन भएको जिल्ला सम्मेलनमा 38 सदस्यीय जिल्ला कार्य समितिका लागि 69 जनाले उम्मेद्वारी दिएका थिए। त्यस्तै 22 जना राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्नका लागि 40 जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जानकारी दिएको छ। शिक्षा मन्त्री चित्रलेखा यादवले अस्थायी शिक्षकहरूको मागप्रति सरकार सकारात्मक रहेको बताउनु भएको छ। अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई हिजो सम्बोधन गर्दै मन्त्री यादवले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकको मनोबल उच्च रहनुपर्ने आवश्यकता रहेकाले अस्थायी शिक्षकको माग सम्बोधन गर्नेतर्फ सरकार लाग्ने बताउनुभयो। राष्ट्र निर्माणका निम्ति सबैमा दायित्वबोध हुने वातावरण निर्माण गर्न शिक्षा मन्त्रालय सदैव लागिरहने स्पष्ट पार्दै उहाँले प्रभावकारी सिकाइका लागि अभिभावक, शिक्षक र विद्यालयको वातावरण महत्वपूर्ण हुने उहाँको भनाइ छ। चितवनको पहाड़ी गाविस दाहखानीको उपल्लो भागमा 20 करोड़ बढ़ीको लगानीमा रिसोर्टको निर्माण जारी छ। नेपाल दाहखानी नेचर रिसोर्ट नाम दिएको यस रिसोर्टको 2 वर्ष अघि निर्माण थालिएको हो। 15 वर्षसम्ममा रिसोर्ट बनाइसक्ने योजनासहित अहिले त्यस स्थानमा काम भइरहेको छ। दाहखानी गाविस वडा नम्बर 7 खेतबारी भन्ने स्थानमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ। रिसोर्टमा 50 जना लगानीकर्ता रहेका छन्। 16 बिघा क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागेको रिसोर्टका अध्यक्ष चोकबहादुर थापाले बताउनुभयो। नेपालमै पहिलोपटक फरक किसिमको रिसोर्ट खोल्न लागेको जानकारी दिँदै अध्यक्ष थापाले भन्नुभयो, अन्य रिसोर्टहरू विदेशीलाई केन्द्रित गरेर निर्माण गरेकाले हामीले स्वदेशीका लागि यो रिसोर्ट बनाएका हौं। यस रिसोर्ट सञ्चालनमा आउँदासम्म 3,000 रोजगारी पाउने उहाँले बताउनुभयो। हालसम्म पाउने 3 करोड़ खर्च भइसकेको अध्यक्ष थापाले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले नयाँ मिटर जडान रोकेपछि बिजुली चोरीको मात्रा बढ्दै गएको छ। मिटर माग गरेर पनि नपाएका ग्राहकहरू बाध्यताले बिजुली चोर्ने बताउँछन्। मिटर नदिएपछि बिजुली चोरेरै बाल्नु पर्यो। प्राधिकरणमा मिटर माग गरे पनि नपाएको गुनासो गर्ने पश्चिम चितवनकी एक महिलाले भनिन् कि मिटर दिनु पर्यो, होइन भने बिजुली बालेकै कारण कारवाही गर्छु भनेर नभने हुन्छ। केन्द्रबाटै नयाँ मिटर नआएको भन्दै प्राधिकरणको भरतपुर शाखाले गत वर्षको फागुनबाट नयाँ मिटर जडान रोकेको छ। अहिले पनि झण्डै 500 ग्राहकले नयाँ मिटरको माग गरेर प्राधिकरणको भरतपुर शाखामा निवेदन दिएका छन्। यो संख्या अझै बाहिर बढ़ी छ। नयाँ मिटर नहुँदा बिजुली बाल्न नपाएको गुनासो सर्वसाधारणले गर्दै आएका छन्। 36% विद्युत चुहाटबाट घटाएर 15% झारेको दावी गर्दै आएको प्राधिकरणको भरतपुर शाखालाई अहिले त्यही साख जोगाउन मुस्किल परेको छ। कविलास स्वास्थ्य चौकी देवीटार जुगेरीमा भरतपुर मेडिकल कलेजको प्राविधिक सहयोग र होटल व्यवसाय संघ चितवनको आयोजनामा निशुल्क स्वास्थ्य शिविर हिजो सम्पन्न भएको छ। शिविरमा 422 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। दाँत र आँखा बाहेक सबै रोगको परीक्षण गरिएको होटल व्यवसाय संघ चितवनका अध्यक्ष इमान्दो बरालले बताउनुभयो। जनस्वास्थ्य अधिकृत ईश्वरी पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी, होटल व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष श्रीराम गिरी, केन्द्रीय सदस्य दिनेश कुमार चुके, संस्थापक अध्यक्ष जीवलाल सापकोटा रहेका थिए। मोटुरोग विशेषज्ञ प्रदीप जंग केसीको नेतृत्वमा गएको मेडिकल टीमले स्वास्थ्य परीक्षण गरेको थियो। पश्चिम चितवनको गुञ्जनगर स्थित इलाका प्रहरी कार्यालय सनौलीले अदालतबाट कैद र जरिवाना तोकिए पनि भुक्तान नगरी फरार 8 जनालाई पक्राउ गरेको छ। तीमध्ये 2 जना कारागार चलान भएका छन्। अन्य 6 जना जरिवाना तिरी छुटेका छन्। प्रहरी नायब निरीक्षक अवधलाल शाहका अनुसार सम्बन्ध विच्छेदमा 4 तथा लागु औषध सवारी ज्यान जबरजस्तीकरणी सरकारी कागज छाप र दस्तखत दुरूपयोगमा 1-1 जना पक्राउ परेका हुन्। सरकारी कागज छाप र दस्तखत कृत्य गर्ने गुञ्जनगर एकका सुनिल तामाङ 10 वर्षपछि पक्राउ परेका हुन्।